Sarjana खरम्रो पोतिरा खेत्राम्रो जोतिरा तिमी त त्यसै राम्रो गालैमा फुलेको फुल छोडेर भमरा झुलेको बादल त्यसै राम्रो हो खरम्रो पोतिरा खेत्राम्रो जोतिरा तिमी त त्यसै राम्रो हो खरम्रो पोतिरा